सिमलटारी बजारवासीले त खानपिन लगायतमा हेरचाह गर्ने गर्दछन्, तर उनका माइती र अन्य मान्छे कसैले हेर्दैनन् भन्नुहुन्छ शिक्षक शिवलाल अर्याल। करौँ तिबानी र डरै छन् सुखमा हुन्छन् आफन्त सबै दुःखमा साथ छोड्दै छन् यो दुनियाँको रीति नै यस्तो बलेको आगो ताप्दा रहेछन्। माइती समेतले नहेर्दा उनी अहिले पूर्णत बेबरिसे बनेकी छन्। उनी त्यो सिमलटारी बजारको अगाडि शौचालयमा बस्दा असुरक्षित हुने गरेको स्थानीय समाजसेवी महिला पुनम अरियाल बताउनुहुन्छ। तिन भाइ छोरा छ अनि उसको बाउको अहिलेसम्म पत्ता केही छैन। ऊ बिचरा यहीँ बजारले हामीहरू जस्ता महिलाहरूले अब यताउति गरेर खाना साना खुवाएर त्यो बच्चाहरू हुर्काइयो हो। अब उसको एउटा बस्ने ठाउँ पनि छैन। यो फुलपारी यो सिमलदारी बजारदेखि फुलपारी एउटा उसका टोइलेट छ, उसमा टोइलेटमा उसको खुट्टा पनि पसार्न नमिल्ने गरी बसी छ। अनि हामीले दुई तिन भाइ छोरा जन्मियो अनि हामी सब बजार मिलेर अनि उसको मिनी ल्याब गराइदिनु पर्यो भनेर डक्टर जसरी सल्लाह लियो। अनि यसको बिमार को हुन्छ भने बजारको अभिभावक हुने भएर हामीहरू बिमार भएर उसको मिनी ल्याब गराएर अहिले ऊ बच्चाहरू हुर्किसकेका छन् होइन। त्यस पछाडि अनि यहाँ पनि अब त्यस्तै अब रातिमा पनि त्यस्तो असुरक्षित छ। अनि राति उठी अब कोही कोही आएर खुट्टा काट्छ के गर्छ कसैले यस्तो छोप्यो भने राति रुनी पुनम दिदी भन्दै गुहार गर्ने अब राति अनि त्यस्तो भएको छ। एकदम बेबरेसी छ। त्यसको लागि त केही अब हामी महिलाहरूको यो महिला विकास मूल समितिको मोरबुङको अध्यक्षताको नाताले मलाई त्यसमा धेरै उसु स्थानीय तहबाट उनको खासै उद्धार हुन सकेको छैन। अवस्था निकै दयनीय छ भन्नुहुन्छ पुनम। अब सत्तर रकम छुट्याइयो भन्छ तर त्यसको बस्ने बास कहाँ हो? अब घरि खोले दिने जसले पनि दिन मान्दैन, उसले कसरी खुसी मान्दैन? त्यस्तो त्यस्तै छ। गाडी चलिँदा त्यस्तो हेरिहाल्दैन। यहाँ छ तिन भाइ छोरा छ, उसको खाने अनि मागेर खाने बाहेक केही छैन उपाय। म यसो आजकल तिजगीत चलिरहेको स्थानमा जान्छु, कतिपय युवतीहरूले प्रदर्शन गरेको त्यो कामुकता देख्छु र ती सिमलटारीकी महिला जो अनगिन्ती पुरुषहरूबाट बलात्कृत भएको कुरा सुन्छु अनि सोच्छु आखिर बलात्कारी पुरुष निम्ताउन केही हदसम्म महिलाहरू पनि जिम्मेवार छन् कि भन्ने ठान्दछु। कुनै पुरुष देख्यो त भाग्ने र बोल्न नचाहने सिमलटारीकी ती महिलालाई त झम्टिन जान्छन् भने अझ ठाडै यौन अपिल गर्दै नाच्ने र बाजी ठोकम आऊ भनेर चुनौती दिनेहरू बलात्कारीहरूको नजरमा नपर्ने त कुरै भएन भन्ने महसुस गर्दछु। माया गर्ने नाममा महिलाको अस्मिता लुट्न पल्केकाहरू अनेक मिठा सपना देखाउँछन्। सिमलटारीकी ती दलित महिलालाई पनि थुप्रैले त्यस्ता सपना देखाउँदै जवानी लुट्दै जाने गरेको शिक्षक शिवलाल अर्याल बताउनुहुन्छ। माया गर्ने गर्दै मान्छेको त्यति खराब हुने जङ्गल आउने साथी हुने दुई चार रुपियाँ दिने खानी बस्ने त्यहाँबाट दुई चार दिन सुत्ने सर त्यहाँबाट छोरछोरी जन्मिने त्यहाँबाट त्यो भाग्ने जाने कागो कागो थर्सेको केही नभयो। सिमलटारी कि ती दलित महिलाको अवस्थाबाट पनि बुझ्न सकिन्छ कि कति असुरक्षित छन् महिलाहरू भन्ने कुरा। यति हुँदाहुँदै पनि कामुकता प्रदर्शन बढ्दो छ, युवतीहरूमा लाजका गहनै नढाक्ने फेसनको माग बढ्दो छ। तीज गीतहरूमा सुनौ त्यस्ता तीज गीतहरू। समझिदानी कोही बेला त आउँछ रिसै उठे, समझिदानी कोही बेला त आउँछ रिसै उठे, मामुनीको भाइले पनि पार्यो झ्यानी खोटे, कि चामल फुकाइदेऊ कि त लाइदेऊ भोटे, बस्दी न यतिकै यतिकै घुस खुवाउँछु ज्योतिषलाई चिन सचाउँछु, बाल मतलब भएन बबाल मचाउँछु, बाल मतलब भएन। यस्तै पश्चिमेली छाडा संस्कृतिको परिणति भोग्दैछन् सिमलटारीकी सानी परियार। नाम परिवर्तनले उनी आफू सुरुका दिनमा सचेत र सुरक्षित रहन सकेको भए आज यो अवस्था आउँदैन थियो। अहिले दुना दुःख परेको छ उनलाई। तीजमा अरूका माइतीले बोलाउँदा उनको पनि आमा जीवित छँदाको तीजको याद आउँदो हो। धेरै टाढा छैन माइती, त्यही नजिकै वाग्ला हो भन्छन् स्थानीय वासी, तर माइती कसैले खोज्दैनन् भन्छिन् उनी। मर्बुङ गाविस सचिव एवं स्थानीय राजनैतिक दल तथा समाजसेवीहरूले उनका छोराहरूको भविष्य सोचेर पढ्ने वातावरणको लागि आमाको नागरिकता बनाइदिएको र अब छिटै चन्दा उठाएर बस्ने बासको व्यवस्था मिलाउन लागि सिमलटारीका समाजसेवी सूर्यबहादुर जीसी बताउनुहुन्छ। अहिले खास गरी यसको नागरिकताको विषयमा अलि सबै राजनीतिक पार्टीहरू जस्तै अब जिल्लाबाट आएको नागरिकता वितरण टोली समेतको सहभागितामा हामी सबै राजनीतिक दलहरूले यसको पहिचान यहीँकै हो, यिनै अर्को ठाउँबाट आएकी महिला होइन र यसलाई नागरिकता दिनपर्छ, यसका समस्या किनकि यसका बच्चाहरू जुन छन् यिनीहरूले पढ्ने अवसरबाट पनि हुनाले भोलि बिहान यिनीहरूको झन् ठुलो समस्या पर्छ भनेर नागरिकता सम्बन्धी लगाइदिने काम गर्यौँ। त्यस पछाडि अहिले उसलाई एउटा सामान्य बसोबास बनाइदिन पर्छ भनेर सर्वदलीय समितिले एउटा जग्गा चाहिँ तामाङ गाविसको वार्ड नम्बर 8 को फुर्की लोटे भन्ने ठाउँमा उनीहरूको जातीय हिसाबले उसका नातदार पनि बसेका र त्यही एउटा सामान्य थोरै भए पनि जग्गा लिएर आउँदा हामी समाजले चाहिँ पैसा उठाएर उसलाई सामान्य बसोबास भन्दै नि छोराहरू ठुला हुँदैछन् भलिहान उनीहरू राम्रो लाइनमा लागे भने जस्तै जेठा छोराले अहिले कमाइ गरिरहेछ एउटा भरियाको रूपमा होइन पल्लेदारको रूपमा उसले कमाउन सुरु गरेको छ र उसको त्यो हिसाबले हामीले एउटा बसोबास त्यहाँ बनाइदिने भनेर उसलाई सोध्यौँ त्यहाँ जान्छस् कि जान्नेस् ऊ बजारभन्दा टाढा नजाने म यहीँकै मान्छे हौ मलाई यहीँ बजारमा घडेर दिनुपर्छ भन्ने खालको उसको कुरो आयो हुनाले बजारको नजिक पनि हुने र उसले त्यहाँ अहिले बस्नलाई मन्जुर पनि गरेकी छ हामीले आउने हिउँदमा उसको सामान्यतया एउटा बसोबास बनाइदिने भनेर हामी समाज सेवामा लागेका हरेक मान्छेहरूले त्यो सोच बनाएका छौँ र अब मलाई त मङ्सिर सालदेखि सिमलटारीमा बस्दै आएको र उनका ती तीन सन्तान बेबरिसी नै रहेको जीसी बताउनुहुन्छ यो खास गरी 2051 सालदेखि यहाँ बस्दै आएकी छ यस खास गरी अब हेर्दै जाँदा बेबरिसी छोरा अब बुवाको टुङ्गै छैन होइन अहिलेसम्म 3 बच्चा छन् कोही अमरपुरको भन्छ कोही अब खरातिर भनेर भन्छ तर मेरो छोरो हो भनेर अहिलेसम्म दावा गर्न एकजना अमर के परियार भन्ने यो माइलो केटा चाहिँ त्यसको बुवाले मेरो श्रीमती हो भनेर यो छोरो मेरो हो भनेको चाहिँ हामीलाई अलिअलि जानकारी छ दुईजना केटाहरू व्यवहारिसे जस्तै छन् जेठो र कान हेर्नुहोस् न मानिसलाई तिन तले घर पनि साँगुरो छ तर उनलाई त्यो शौचालय पनि महल बनेको छ उनको अवस्था देख्दा साह्रै करुणा जाग्दछ उनीसँग धेरै दुःख पीर मर्काका कुरा गर्न चाहे पनि उनी बोल्न चाहिनन् सुनौ उनीसँग गरिएको थोरै कुराकानी कति बसेको हुन्छ वर्ष उमेर थाहा छैन तपाईँले चौबीले त एउटा सानो शौचालयमा आफ्नो चारजनाको परिवार कसरी धान नसक्छ काम गरेर त्यहाँ चौबी अहिलेसम्म त बजारले पालेको छ ऊ गरेको छैन बजारले तपाईँले पालेका छन् चौबीले जुन सङ्घ संस्थाहरूलाई राजनीतिक दलहरूलाई यहाँका सहयोग त भयो तपाईँ दुईवटा चाहिँ उसले छोरी गाउँछिन्छ पुरा उसले तपाईँले यहाँका उसले सहयोग गऱ्यो नि सबै कस्तो आवश्यक पर्छ तपाईँलाई कस्तो पऱ्यो सहयोग गरिदिए हुन्छ भन्ने छ तपाईँलाई सबैले सबैमा तपाईँको बास्नु पऱ्यो नि समस्या बास्नु अप्ठ्यारो भयो बस्न अप्ठ्यारो भयो त्यसपछि यिनीहरूको केटाहरूको बाउ नि भागेर गएको र एउटा यस्तो महिलाको बाउ बित्यो छ महिलाको बाउ बित्यो ठुला केटाको बाउले पनि बिहा गरेर ठुलो केटाको बाउले बिहा गरेर कहाँ ट्युसनतिर कान्छा केटाको नि यसको छोटो उहीँ धुर्कोतिर छ धुर्कोतिर छ आशा आफै त क्यार्ने त यहाँ त बसिसँग गर हटेर घरलाई त्यही बोल्ने जाने एकाले पाल्नु अघि कहाँ जाने भन्नाले भयो अप्ठ्यारो भयो अप्ठ्यारो भयो जस्तो कि तपाईँको 4 बजीसम्म बाउको केही ख्यान छैन नभएर कता अलिक बिहा गरेर गएको महिलाको नि महिलाको अम्बरपुर हो अमरपुर हो कान्छाको झुर्कोतिर हो त्यो पनि यहाँ उसले जस्तो कि जस्तै समुदायलाई राज्य दलहरूलाई यहाँ उसले के भन्न चाहन्छ के भन्ने त्यही पनि भन्नु न खाना खुवाउनु आउँछ उता काम गरी बासको लागि नै समस्या छ नि मोरभुङका राजनैतिक दल त्यहाँका महिलाहरूबाट ती दिनदुखी महिला र उनका ती अनाथ छोराहरू प्रति गरिएको प्रयास सराहनीय छ त्यसका अलावा जिल्ला स्थित सरकारी निकाय सामाजिक संघ संस्था र सर्वसाधारण नागरिकहरूले समेत आफू सके सहयोग गर्न सके ठुलो कल्याण हुने थियो त्यस्तै प्रवासमा रहेर स्वदेशको विकास निर्माण र असहाय मानिसहरूको उपकारमा लाग्नु भएका नेपालीहरूले समेत ती 19 वर्षदेखि सडक र गत 5-6 वर्षदेखि शौचालयमा बस्न विवश सिमलटारीकी महिलालाई सहयोग गरिदिनु हुन ती बेबरिसे बालकहरूको तर्फबाट हामी विनम्र आग्रह गर्दछौ साथै प्रशासनिक निकायले छानबिन गरी ती सन्तानका बाबु को हुन् त भन्ने कुराको टुङ्गो लगाइदिने पहल गरिदिन समेत हामी आग्रह गर्दछौ बस पुनः पुनः आग्रह गर्दछौ कि सबै पक्ष उनको उद्धार गर्नका लागि आजैदेखि जुट्नुहोस् Bye. श्रोता आजको ओझेलका खबर तपाईँलाई कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह र समाजका अनियमितता भ्रष्टाचार विकृति विसङ्गतिको सूचना समेत दिन आग्रह गर्दछौ। त्यसका लागि रेडियो रेसुङ्गा 106.2 MHz तम्गास गुल्मीमा पत्रचार गर्न सक्नुहुनेछ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 079-520-994 पनि सम्पर्क गर्न सक्नुहुनेछ। हवस् त सम्पादन सहयोगी एम खत्रीलाई विशेष धन्यवाद दिँदै म तपाईँको आवाजको साथी प्रेम सुनार बिदा चाहन्छु। नमस्ते।